नौ वर्षको उमेरमा विवाह भएको भएको कति थिइन् दुलाई दुलाई चौध वर्ष हजुर चौध वर्ष नौ वर्षको बालकलाई चौध वर्षकी दुलाई बिहा गरिदिए मन सानो तिमी निसानी थियौ तर माया गर्न चाहिँ जानी थियौ जिन्दगानी कहिले घाम कहिले छाया जो सुकाइले जे भने नि पहिलो माया दुला दुलै भएर ससुराली जाने काम भएन भएन गएन बाजा बजाएर बिहा भएको पछि पनि भारततिर जानुभयो फेरि आउनुभयो कानपुरबाट आयो अनि आमा बुवाको मुख हेर्न पाउनु भएन हेर्न भएन क्रियाक्रम गर्न पनि पाउनु भएन तपाईँ 40 वर्ष पछि भारतबाट आएपछि तपाईँले बल्ल मात्रै क्रिया गर्नुभयो कति भाइ थिए तपाईँका हामी पाँच भाइ थियौँ पाँच भाइहरू अहिले यही छन् पाँचै भाइ म मात्रै कसैको मुख देख्न पाउनु भएन पाएन तपाईँको अहिले घर आउनुभयो 40 वर्ष पछि होइन भारतको सिलङबाट होइन अनि आएर तपाईँको घर जग्गा केही छैन सबै बेचेर गए तपाईँको भाग राखिदिएनन् नागरिकता पनि बनाएको छैन अरे हो नागरिकता त मैले यहाँ गएर देखाएर ल्याएको थिएँ नागरिकता मैले हेर्छु भनेर भाइले कहाँ फाइदिन्छ नागरिकता पनि जलाइदिए अनि तपाईँ यत्रो 40 वर्षसम्म बस्नुभयो विवाह गर्नु भएन उहाँ हल्ला त गरेको छ नि त्यही त त्यहाँको खोसिया भन्नेले तपाईँलाई पछि धोका दिया त हो नि होइन धोका दिए होइन म खोसिया यस्तो बर्खा मास यस्तो मन्दिरको बास गरिरहनु भएको छ कपडा पनि एकदम गनाउने रहेछन् कसले दिएका हुन् नि कपडा अरूले दिएका खाना कहाँ खानुहुन्छ तपाईँ आफै यहीँ बाहिर पकाउनुहुन्छ मन्दिर बाहिर अरूले दिन्छन् कसले दिन्छ अरूले दिए खान आफ्नो यो जन्मे घर सम्झिनु भएन त्यत्रो 40 वर्षसम्म भारतमा बस्दाखेरि खै भारतमा बस्यो कहीँ गइएन कहीँ ऊ गरिएन आउँ पनि सम्झिएन त्यतिखेर श्रीमती छोरीले लखाटेको भन्छन् नि त होइन बिर्सेर बस्नुभयो 40 वर्षसम्म अहिले किन आउनुभयो त नत्र यहाँ दाजुभाइ होला आएको हुन्छ है दाजुभाइको थाहै थिएन मैले त्यति पठाएको थिएँ अनि छोराछोरी छन् भन्छन् नि तपाईँको त होइन र अनि पहिलोपटक बिहा गरेको श्रीमतीको याद आउँदैन त्यति बेला यहाँ पनि बिहा गरेँ यता गरेँ सबैले धोका दिए कि तपाईँले धोका दिनुभयो मैले धोका दिएँ म घर आएँ हो धोका दिने मान्छे तपाईँ नै हो तपाईँले धोका नदिए भए त यो बुढेसकालाई दुःख हुन्न थियो नि त होइन आज पार्टीको बास भयो नि त हो कि भएन छन् त आफैले गरिए रहेछ नि त होइन र हो कि होइन लाउरी बन्यो सिलाङमा पुरा चाहिँ नि कपाल लड्काएर हिँडियो होला दारू खाएर हिँडियो होला अनि के भन्छ नि लैन छकडी हेर्न गइयो होला होइन र अहिले त सबै बिर्सिनु भयो होला सायद जे जे भयो भयो बुढेसकालमा आखिर यस्तो भोग्न लेख्या रहेछ एउटा घर जग्गा पनि छैन केही छैन के भन्न चाहनुहुन्छ भएको छोराले गरेन यो पार्टीमा बास भएका यी नरबहादुर विश्वकर्मालाई बिहान बेलुकी खाना खुवाउने काम चाहिँ यही मन्दिर नजिकै घर हुने लिलबहादुर बोराजीले गरिरहनु भएको छ बोराजी यहाँलाई यो अवस्था छ तपाईँहरूलाई दया जागेर त होला नि त्यस्तै घुम्दै फिर्दै आएर यहीँ मन्दिरमा पढिरहेको थियो त्यसो भएर हामीले अब घरको सामुन्ने छ त्यसो भएर हामीले खाना खुवाइदियो आखिर आफ्नै गाउँमा बेवरिसी बन्नुभयो त्यही भएर यो कमजोरी कसको हो उहाँ त बेपत्ता हुनुभयो भयो आखिर यहाँको दाजुभाइ पैतृक सम्पत्ति राख्न त पर्थ्यो नि उहाँहरूले होइन दाजुभाइहरूले बिल्कुल राख्न पर्थ्यो भाइहरूले पनि कसैले वास्ता नगरिकन यहाँ आएर त्यतिकै पढिराखेको छ र हामीले अब त्यतिकै अब घरको सामुन्ने भएको नाताले अब यहीँ आएर खा बसेको छ त्यही भएर खाना खिलाइएको छ यहाँनिर शिक्षक मिनबहादुर कुँवरजी हुनुहुन्छ वास्तवमा यो भारतमा जाने धेरै वर्षसम्म बैँस उमेरसम्म चाहिँ उतै लापत्ता हुने जब बुढेसकाल लाओ त्यहाँका जो माया गर्ने मान्छेहरूले पनि छाडिदिन्छन् आखिर जिन्दगी त यस्तै त हुँदो रहेछ नि होइन र एकदम हेर्नुहोस् त अनि समयमा बुद्धि पुर्याइएन ख्याल गरिएन भने अब भविष्यमा बुढेसकालमा समस्या पर्ने र यिनी भन घरमा अब मर्ने बेला आउँछन् नायर त बन्छ अनि वृद्ध भत्ता भयो खाएर भए पनि यहाँ बसेर केही होला भनेर यसरी आएका र पहिले लुरी पनि चाङ्गाड कहाँ गएर बस्थे पछि बोकाएर ल्याएर त्यहीँ पछारिन्थे उनीहरूले वास्ता गरेर उनका छोरा कटाले कान्छाका छोरा कृष्णबहादुरले नायर त बनाइन्छ कि मलाई केही अंशर बस्ने बासको व्यवस्था हुन्छ कि भन्ने उनको आशा थियो तर त्यो हुन सकेन उनीहरू पनि बेचेर गए उनी अहिले अलपत्र परिरहेका छन् उनीहरू बेचेर कहाँ गए उनी बेचेर त वस्तु दुर्गट वस्तुतिर गए पैतृक जुन सम्पत्ति हो उनले न लिएका छन् न उनको नायरता छ उनले अब अंश दिनुपर्छ भन्ने हिसाबले उनीहरूले नायरता पाउन चाहेको बेवरिसी बन्नु परेको छ एकदम एकदम गाविसबाट स्थानीय राजनीतिक दलबाट केही प्रयास हुन सकेका छैन यस सम्बन्धमा भनौँ न अलिकन दिनदुखीको गाविस राजनीतिक दल समाजसेवीले के गर्ने यसरी पढिरहेको मान्छेलाई सबैले उठाउन भनेर कतै गर्ने भन्ने ऊ छैन तर यो पनि मैले मन्दिरमा छन् रे भन्ने सुन्यो आफ्नो धन्दा तर यो जिम्मेवार निकायले भनौँ एउटा समाजसेवीले यो असहाय वृद्धको यहीँको हस्तीवासी भएको हुनाले सबैले उनकोलाई सहयोग गर्नुपर्छ र यस सम्बन्धमा अब यहाँको सहयोग हामीले के गर्नुपर्छ गाविस यहाँ पहल गर्ने सोच मैले बनाएको छु हस् धन्यवाद अनि के भन्न चाहनुहुन्छ तपाईँ सहयोगका लागि कसैसँग के भन्नु सहयोगको लागि त अब सुन्नु न बैँस उमेरमा त तपाईँ निकै झिल्के हो रे नि त झिल्के झिल्के होइन भने हिँड्थेँ त्यही हो निकै रमाइलो गर्नुहुन्थ्यो अरे उमेर सन्जेलसम्म त होइन हजुर होइन जाँडपानी कति खाइयो जाँड त पहिलो पहिलो खाइयो पछि खाइयो पछि खाइएन। नोकरी गर्ने ठाउँमा नि त्यति बेला तलब सलब दिएन, यसले रकम सङ्कलन गरेर बचाउनु पर्छ, घर लैजानु पर्छ, खेतबारी किन्नु पर्छ भन्ने सोच आएन तपाईँलाई? आएन। पुरै लाउरे कहिले अमिताभ बच्चन बन्ने, कहिले मिथुन चक्रवर्ती बन्ने, त्यस्तै त्यस्तै स्टाइल गर्ने, त्यही नै भयो। त्यही त भयो नि त्यति बेला त, होइन र? हो कि होइन भन्नुहोस् त। आमाउ छन् भनेर गरियो, आमा मैले भेट्दै भेटिनँ, आमा बाउ छन् भनेरै भनेर आएको। तर अहिले आमा बाउको मुख देख्न पाउनु भएन, सम्झना आउँदैन आमा बुवाको? सम्झना आएर त्यहाँदेखि टाउ चोक पनि आउन। हुन्छ त बुवा, अहिले छुट्टी है त। ल हस्। सुनिहाल्नु भयो श्रोता, बैंस उमेर छौन्जेल घर बिर्सेर प्रवासमा बस्नुको परिणाम यसर्थ तपाईँ पनि घर परिवारबाट बेखबर हुँदै प्रवासमा लामो समयदेखि बस्नु भएको छ भने तत्काल परिवार गाउँ छिमेकको सम्पर्कमा आउनुहोस्, अन्यथा तपाईँको पनि भोलि हस्तिचोरका तिनै नरबहादुर विश्वकर्माको जस्तै पार्टीको बास होला। यसर्थ जो जहाँ हुनुहुन्छ आफ्नो जन्मे ठाउँ घर परिवार नभुल्नुहोस्। आखिर एक दिन न एक दिन घर सम्झने दिन अवश्य आउनेछ भन्दै आजको जीवनको गोरेटो यही बिटमार्न चाहन्छु। भाइको छोराले गरेन आज मलाई के भाछ के भाछ के भाछ के भाछ भित्र भित्रै कान छे मन मेरो अब बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे 9857061530 सूचित गर्नुहोला। हवस् त, यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।